नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। विभिन्न समितिको सभापति चयनका विषयमा छलफल गर्न प्रमुख 3 दलको बैठक बस्ने तयारी। न्याय परिषदले न्यायाधीश नियुक्तिको आज टुङ्गो लगाउने। नेपाल आयल निगमले भारतीय कर्पोरेसनलाई बग्यतामध्ये 5 अर्ब आज बुझाउँदै पेट्रोलियम पदार्थको अभाव भने कायमै। दक्षिणी सुडानमा विद्रोही समूहद्वारा एक जातीय समूहका 100 व्यक्तिको हत्या। सिरियामा भएको हमलामा 48 जनाको मृत्यु। र आइपिएल क्रिकेटमा आज सनराइजर्स हैदराबादले किङ्स इलेभेन पन्जाबको सामना गर्ने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। संविधान सभाका विभिन्न 5 वटा समितिको सभापति चयन र 26 जना मनोनित सभासदका बारेमा छलफल गर्न प्रमुख 3 दलका शीर्ष नेताहरूको बैठक बस्ने तयारी भएको छ। संसद सचिवालयले समितिको सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेपछि प्रमुख दलका नेताहरू समिति सभापति चयनका विषयमा छलफल गर्न 3 दलका शीर्ष नेताहरूको बैठकको तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। कङ्ग्रेस, एमाले र ए माओवादीले प्रमुख 3 समितिमा एक एक शीर्ष नेताले नेतृत्व गर्ने र बाँकी 2 समितिमा मधेसवादी र साना दललाई दिने आन्तरिक तयारी गरेपछि राप्रपा नेपालले भने सहमतिमा आफूहरूले सभापति नपाए 5 वटै समितिमा नेतृत्व दाबी गर्दै निर्वाचनमा जाने तयारी गरेको छ। राप्रपा नेपाल संसदीय दलका सचिव सुशील श्रेष्ठले सहमति कायम नभई 5 वटै समितिको सभापतिमा उम्मेदवार दिने बताउनुभयो। उहाँले आजदेखि छलफल गर्ने जानकारी पनि दिनुभयो। संसद सचिवालयले बिहिबार बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म सभापतिमा उम्मेदवारी दर्ता गर्ने र शुक्रबार बेलुका 5 बजे निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। न्याय परिषदले न्यायाधीश नियुक्तिको आज टुङ्गो लगाउने भएको छ। हिजोको बैठकमा केही नामहरू तय भएको र आज टुङ्गोमा पुगिने परिषदले जनाएको छ। न्याय परिषदको बैठक पनि बस्दैछ। परिषदले पहिले सर्वोच्चमा स्थायी न्यायाधीशको टुङ्गो लगाएर मात्र अस्थायी न्यायाधीश नियुक्त गर्ने तयारी गरेको छ। सर्वोच्चमा 10 जना स्थायी न्यायाधीश पद रिक्त छ। परिषदका सदस्य अधिवक्ता उपेन्द्र केसरी नेउपानेले आज केहीको सिफारिस टुङ्गो लाग्न सक्ने बताउनुभयो। धेरै नामहरूमा छलफल रहेको नेउपानेले बताउनुभयो। परिषद स्रोतका अनुसार पुनरावेदनका मुख्य न्यायाधीश मध्येबाट स्थायी नियुक्ति गर्ने तयारी भएको छ। जसमध्ये सर्वोच्चको अस्थायी न्यायाधीशबाट पदावधि सकेका वैद्यनाथ उपाध्याय, पुनरावेदन अदालतका मुख्य न्यायाधीश गोपाल प्राजुली, गोविन्द कुमार उपाध्याय, दीपक राज जोशी, ओम प्रकाश मिश्र लगायतका नाममा छलफल चलिरहेको छ। सर्वोच्चबाट केही दिनअघि अवकाश पाएका अस्थायी न्यायाधीश र अरू नयाँ व्यक्तिको सिफारिसका लागि न्याय परिषदले छलफल जारी राखेको हो। अन्तरिम संविधानको धारा 102 को खण्ड 2 मा सर्वोच्च अदालतमा प्रधान न्यायाधीशका अतिरिक्त बढीमा 14 जनासम्म न्यायाधीश रहने उल्लेख छ। हाल सर्वोच्चमा 10 स्थायी न्यायाधीशको दरबन्दी रिक्त छ। निर्वाचन आयोगले आगामी असार 8 गते हुने संविधान सभाको उपनिर्वाचन विद्युतीय मेसिनबाट गराउने तयारी गरेको छ। मङ्सिर 4 गते भएको संविधान सभा निर्वाचनका बेला नै विद्युतीय मेसिनबाट मतदान गराउने तयारी गरिए पनि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेद्वारको सूची लामै भएपछि हटाइएको थियो। तर यसपटक प्रत्यक्ष तर्फको मात्र निर्वाचन हुने भएकाले यो मेसिन लागू गर्ने तयारी गरिएको आयोग स्रोतले जनाएको छ। उक्त मेसिनमा 66 जनासम्म उम्मेद्वारलाई मतदान गर्न सकिने व्यवस्था छ। विद्युतीय मेसिन नेपाली कङ्ग्रेसको संसदीय दलको नेता चयन गर्ने निर्वाचनका बेला प्रयोग गरिएको थियो। यस्तै निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा फेरि फोटोसहितको मतदाता नावली सङ्कलन गर्ने भएको छ। केही दिनमै उपनिर्वाचन हुने देशका 4 वटै क्षेत्रमा फोटोसहितको मतदाता नावली सङ्कलन सुरु हुने आयोगले जनाएको छ। मङ्सिर 4 गते भएको चुनावमा 2 ठाउँबाट निर्वाचित उम्मेद्वारहरूले 1 ठाउँ छोडेपछि उपनिर्वाचन हुन लागेको हो। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनलाई बक्यौता रकमको आधा पैसा आज पठाउँदैछ। सरकारले दिने भनेको 2.5 अर्ब ऋण आउन ढिला हुने भएकाले आफ्नै स्रोतबाट झण्डै 5 अर्ब रुपियाँ पठाउन लागेको आयल निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्यालले जानकारी दिनुभयो। अर्थ मन्त्रालयले ऋणको व्यवस्थापन गरिदिने भने पनि मन्त्री परिषदबाट जमानीको निर्णय हुन ढिला हुने भएकाले पैसा पाउन समय लाग्ने उहाँले बताउनुभयो। भारतीय आयल कर्पोरेसनलाई 10 अर्ब रुपियाँ तिर्न बाँकी छ। बाँकी बग्यता पनि सरकारले दिने ऋण र आफ्नै स्रोतबाट छिट्टै तिर्ने उहाँले बताउनुभयो। बग्यौता तिरेपछि भारतबाट पर्याप्त तेल आउने सत्यालले बताउनुभयो। लामो समयदेखि बग्यौता तिर्न नसकेपछि भारतीय आयल कर्पोरेसनले 30% तेल कटौती गर्दा 2 हप्तादेखि तेलको अभाव छ। आयल निगमले भने बजारको माग अनुसार तेल पठाइए पनि कृत्रिम अभाव सृजना भएको जनाएको छ। यसमा पेट्रोल पम्प र अभाव छ भन्दै स्टक राख्ने सर्वसाधारणको पनि हात रहेको उहाँले बताउनुभयो। 3 दिन यता 4 लाख लिटरकै हाराहारीमा तेल बजारमा पठाउँदा पनि अभाव देखिएकोमा आफू आश्चर्यमा परेको सत्यालले बताउनुभयो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, पेट्रोलियम पदार्थको मूल्य बढाउने सरकारको तयारीप्रति तपाईँको विचार के छ? ए, घाटा पूर्ति गर्न होला, बी, उपभोक्ताको ढाड सेक्ने काम, र सी, आलोचित बन्ने काम। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरगञ्ज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656 63 063, मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लाग्ने पनि महाशाखाको भनाइ छ। झुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, दक्षिणी सुडानको बेन्टियुमा विद्रोही समूहले एक जातीय समूहका सयौँ व्यक्तिको हत्या गरेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार गत हप्ता विद्रोहीले नियन्त्रणमा लिएको एक जातीय समूहका सयौँ व्यक्तिको हत्या गरेको हो। प्राकृतिक तेलको खानी रहेको बेन्टियु क्षेत्रमा रहेका अस्पताल, मस्जिद र चर्चबाट विद्रोही समूहले सर्वसाधारणलाई नियन्त्रणमा लिएको थियो। दक्षिणी सुडानमा रहेको संयुक्त राष्ट्रसङ्घको मिसनले त्यहाँ विद्रोह गरिएको समूहले स्थानीय रेडियो नियन्त्रणमा लिए स्थानीयलाई बेन्टियु जान र पुरुषहरूलाई महिलामाथि बलात्कार गर्न निर्देशन दिएको थियो। स्थानीयमाथि धावा बोल्ने समूह विद्रोही नेता रिएक मसारका समर्थक रहेको अनुमान गरिएको छ। उता सिरियामा भएको हवाई हमलामा 48 जनाको मृत्यु भएको छ। राजधानी दमास्कसको उत्तर पश्चिम क्षेत्रमा एलेपो र बाइदिन सहरमा सरकारी सेनाले गरेको हमलामा अन्य थुप्रै व्यक्ति घाइते भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ। हमलामा महिला तथा बालबालिका समेत परेका छन्। सरकारी सेनाले गरेको हमलामा एलेपोमा 29 जना, बाइदिनमा 14 जना, तज जाबिन गाउँमा 5 जना तथा दमस्कसमा 2 जनाको मृत्यु भएको मानवाधिकारवादीहरूले जनाएका छन्। खेल समाचार, इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज सनराइजर्स हैदराबादले मोहाली अर्थात् किङ्स इलेभेन पन्जाबको सामना गर्दैछ। यसअघि खेलेका दुई खेल नै जितेको पन्जाब आजको खेलमा पनि जित हात पार्दै विजय यात्रा कायम राख्ने कोसिसमा रहँदा पहिलो खेल गुमाएको हैदराबाद पहिलो जित दर्ता गर्ने प्रयासमा रहनेछ। पन्जाब जज बेली तथा हैदराबाद शिखर धवनको कप्तानीमा मैदानमा उत्रनेछ। खेल बेलुका 7 बजेपछि शारजाह क्रिकेट स्टेडियममा हुनेछ। यसअघि गैराती सम्पन्न खेलमा दिल्लीलाई 93 रनको फराकिलो अन्तरले पराजित गर्दै चेन्नईले पहिलो जित दर्ता गरेको छ। चेन्नईले दिएको 178 रनको चुनौती पक्षाएको दिल्ली 15 ओभर 4 बलमा अल आउट 84 रनमै अल आउट भयो। दिल्लीका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन्। टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले सुरेश रैनाको अर्धशतकीय पारीमा निर्धारित ओभर खेल्दै 7 विकेट गुमाएर 177 रन बनाएको थियो। पहिलो खेलमा पन्जाबसँग पराजित भएको चेन्नई दोस्रो खेलमा जित पछि लिग तालिकाको तेस्रो स्थानमा पुगेको छ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। विभिन्न समितिको सभापति चयनका विषयमा छलफल गर्न प्रमुख 3 दलको बैठक बस्ने तयारी। न्याय परिषदले न्यायाधीश नियुक्तिको आज टुङ्गो लगाउने। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनलाई बकेतामध्ये 5 अर्ब आज बुझाउँदै पेट्रोलियम पदार्थको अभाव भने कायमै। दक्षिणी सुडानमा विद्रोही समूहद्वारा एक जातीय समूहका 100 व्यक्तिको हत्या। सिरियामा भएको हवाई हमलामा 48 जनाको मृत्यु। र आइपिएल क्रिकेटमा आज सनराइजर्स हैदराबादले किङ्स इलेभेन पन्जाबको सामना गर्ने। अवस्त बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। नारायणी डेभलपमेन्ट बैंकको माथि मोबाइल 98452 46174।